अनलाइनमा www.radioarpan.com.np संसारभरकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। संसदीय सुनवाई विशेष समितिको बैठक आज पनि बस्दै सुनवाईमा कम्तीमा 3 न्यायाधीशसँग सवाल जवाफ हुने समितिको भनाई। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज पहिलो महाधिवेशन काठमाडौँमा सुरु हुँदै आजै अपराह बन्द सत्र सुरु हुने राप्रपा नेपालको भनाई। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। संसदीय सुनवाई विशेष समिति आज पनि बस्ने भएको छ। न्याय परिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका न्यायाधीशका विषयमा सुनवाई गर्न आज पनि छलफल हुन लागेको हो। गत वैशाख 9 गते सिफारिस गरिए पनि सुनवाई समितिभित्रै विवाद हुँदा हिजोबाट मात्रै सुनवाई सुरु भएको हो। आगामी मंगलबार 35 दिने हदम्याद पूरा हुने भएपछि समिति अहिले हतार हतार सुनवाईमा व्यस्त भएको छ। आज दिउँसो 2 बजेपछि सिंहदरबारमा हुने सुनवाईमा कम्तीमा 3 न्यायाधीशसँग सवाल जवाफ आफ्नो समितिले जनाएको छ। नेपाली कंग्रेसको पदाधिकारी बैठक अहिले बस्दैछ। सरकारी निवास बालुवाचारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको पर्सीबाट हुने भारत भ्रमण र संविधान सभा मनोनित गर्ने 26 सभासदका विषयमा छलफल हुनेछ। 26 मध्ये कंग्रेसको कोटामा 9 पर्ने पक्का छ। मनोनित गर्दा समावेशिताको सिद्धान्त र विगतमा पराजित भएका र समानुपातिकको कोटामा रहेकाहरूलाई मनोनित नगर्ने सर्वोच्च अदालतले आदेश दिएको छ। कंग्रेसले प्राध्यापक, पत्रकार र समाजमा योगदान गरेकाहरूलाई मनोनित गर्ने तयारी गरेको स्रोतले जनाएको छ। एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो 2 बजेपछि बस्ने बैठकमा आज संसदीय समिति पदाधिकारी चयन लगायतका विषयमा मतदान गर्ने तयारी गरिएको छ। ती समितिहरूमा आकांक्षी धेरै देखिएपछि मतदानबाटै टुङ्गो लगाउने तयारी माओवादीले गरेको छ। पदाधिकारीमा नारायण काजे श्रेष्ठ र पुष्पबहादुर बोकटी सर्वसम्मत हुने र अरूको भने निर्वाचन गर्ने तयारी भएको एक नेताले बताएका छन्। तर सबैमा सर्वसम्मतिका प्रयास गर्ने भन्दै बिहानैबाट एकीकृत माओवादीका नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज पहिलो महाधिवेशन काठमाडौँमा सुरु हुँदैछ। दिउँसो खुल्ला मञ्चमा हुने उद्घाटन सभामा विभिन्न पार्टीका नेताहरू सहभागी हुनेछन्। उद्घाटनपछि आज अपराह कमलादी स्थित प्रज्ञा भवनमा बन्द सत्र सुरु हुने राप्रपा नेपालले जनाएको छ। महाधिवेशनमा देशभरबाट 2009 प्रतिनिधि सहभागी हुने बताइएको छ। उद्घाटन पूर्व काठमाडौँका विभिन्न भागबाट र्याली निकाल्ने तयारी गरिएको छ भने उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ। भारतीय ग्यास ट्याङ्करको ठक्करबाट गैराती चितवनमा एक किशोरीको ज्यान गएको छ। बिरगसबाट नानगढतर्फ आउँदै गरेको HR 55P 67 नम्बरको ग्यास ट्याङ्करको ठक्करबाट गुन्सानगर 3 बस्ने वर्ष 19 अङ्कित घिमिरेको ज्यान गएको जिल्ला प्रहरीकाले चितवनले जानकारी दिएको छ। ट्याङ्करले घिमिरे सोबार ना 23B 1546 नम्बरको मोटरसाइकललाई भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि पूर्व पश्चिम राजमार्गमा ठक्कर दिँदा घिमिरेको घटनास्थलमै ज्यान गएको हो। घिमिरेको शव भरतपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्याङ्कर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ। भारत पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जी आज नेपाल आउँदै हुनुहुन्छ। निजी भ्रमणका लागि बनजीको सहितको टोली आउने जनाइएको छ। उहाँको टोली निजी भ्रमणका लागि विमान चार्टर गरेर नेपाल आउन लागेकाले औपचारिक जानकारी भने नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन आजदेखि कास्कीको पोखरामा शुरू हुँदैछ। जातीय पहिचान सहितको संघीय संविधानका लागि हाम्रो आन्दोलन पहिचानमा आधारित संघीय शिक्षा प्रणालीको पक्षमा पाँचौं महाधिवेशन भन्ने मूल नाराका साथ महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनमा देशभरका प्रदेश जिल्ला र महासंघ आबद्ध जातीय विद्यार्थी घटक संगठनहरूबाट करिब 300 प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक नरबहादुर तमुले जानकारी दिनुभयो। पोखरा रङ्गशाला गेटबाट बाजागाजा र झाँकी सैक्यो र्याली सुरु भई लखनचोक नयाँ बजार महेन्द्र फुल चिप्लेढुङ्गा न्यू रोड हुँदै पोखरा सभागृहमा पुगेर कार्यक्रममा परिवर्तन हुनेछ। कार्यक्रमको उद्घाटन संविधान सभाका उपाध्यक्ष अनुसरी घरथी मगरले गर्नुहुनेछ। नलप्रासीको कावासुतीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गै राति कावासुती पाँचको नवस्ते चोकमा फ्याक्ट्रीमा काम गर्दै गएको अवस्थामा 81 करेन्ट लागेर दाउने देवी साथ निवासी 40 वर्षका प्रेम गुरुङको मृत्यु भएको हो। करेन्ट लागि घाइते भएका गुरुङको आज बिहान उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकार नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेला गर्न सहमत भएको प्रति तपाईँ के भन्नुहुन्छ? यस संविधान निर्माणका लागि लचक बेसबैलाई समेट्ने प्रयास सी विवादमा तानिने मेसो अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0556563063 मोबाइल नंबर 98550167443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने पनि शाखा भनाइ छ। मौसम हेरी सोप्रति सूचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब खेल समाचार, र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। अपराह सभा 4 बजेपछि हुने पहिलो खेलमा 16 अङ्कसहित दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र 10 अङ्क जोडेको रोयल च्यालेन्जर्स र बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा जित हात पार्दै चेन्नई प्ले अफमा सुरक्षित रहन खोज्नेछ भने प्ले अफको सम्भावना समाप्त भइसकेको बेङ्गलोर उसलाई रोक्ने प्रयासमा रहनेछ। त्यस्तै बेलुका सभा 8 बजेपछि हुने दोस्रो खेलमा तेस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र छैटौं स्थानमा रहेको सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। कोलकातालाई खेल जिते प्लेमा पुग्नेछ भने हैदराबादले जिते बाँकी आफ्नो र अरूको खेल भर पर्नुपर्ने हुन्छ। यसअघि गै राति भएको खेलमा किङ्स इलेभेन पन्जाबले राजस्थान रोयल्सलाई 16 रनले पराजित गरेको छ। र चेल्सीका डिफेन्डर डेभिड लुइस फ्लारेन्सले च्याम्पियन पेरिस सेन्ट जर्मन जाने भएका छन्। 27 वर्षका लुइसलाई 40 मिलियन पाउन्डमा पिएससीजीलाई बेच्ने चेल्सी सहमत भएको हो। ब्राजिलियन लुइस र 2011मा बेन्फिकाबाट स्मार्ट स्ट्याम्फोर्ड ब्राजित आएका थिए। 12 सेप्टेम्बरमा उनले 5 वर्ष सम्झौता गरेका थिए। उनलाई बार्सिलोनाले समेत भित्राउने इच्छा देखाएको थियो। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

एकमात्र हिरो को आधिकारिक विक्रेता मार्शल इम्पोरियम। मार्शल इम्पोरियम लाखों को सपना बाइक चढ़ने हिरो बाइक किन्ने चाहना मार्शल इम्पोरियम में पूरा हो। हजुर, हामी कहाँ हिरो कम्पनी का सबै मोडल का बाइक तथा पेजर स्कूटी नगद तथा किस्तामा बिक्री भइरहेको छ। त्यति मात्र कहाँ हो र आधुनिक प्रविधि द्वारा बाइकहरुको सर्भिसिङ गरिन्छ, साथै स्पेयर जेन्युइन पार्ट सेल्स एन्ड सेफ्टी का लागि हिरो अनि मार्शल इम्पोरियम। र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्शल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ। पुनश्च नयाँ वर्ष स्किम अन्तर्गत हिरो कम्पनीको बाइकहरुको खरिदमा हात खाली नजाने गरी रु 5,000 देखि रु 1,00,000 सम्म नगद उपहारको व्यवस्था छ। सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0656 83 169, मोबाइल 98550 61 900। टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी बजार। फोन नम्बर 0656 61 0057, मोबाइल 98550 61 900। स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो अब मात्र मार्शल इम्पोरियम मा। गाउँ घर समाज को